नेपाल भाषा या छगु नुगु ज्याझ्व ज्याझ्व लखता लका प्रवासी नेपाली देना लक्षित यना प्रसार नियतागु नपांगु रेडियो नेपाली संचार रेडियो अस्ट्रेलिया बाहे ज्याझ्व लखता लका चिपिन ठाबाय मसिका चिपिन ढाते ओया चिपिन साले नाप थरे यो पिंड मिले देखा पेगु छगु नु कठाय ज्याझ्व जी बिगिन चिकपिनी यहाँ डॉगे कुजी सुखकार बहनिसिया अगुटाइलन से चिता ई तका नेपाली संचार डॉट कॉम इन निने को लो मंगा दी मते जाजो लखटा लाको The station with the best music. Best music. I love the music. In your face, all over the place. We're online 24/7. You're listening to the hottest internet station. Nepali Sanchar Radio Station. चिकित्सा अन्यत्र दिगदु प्रवासी नेपाली तेता लक्षित यना प्रसार नियतागु नापांगु रेडियो नेपाली संचार रेडियो अस्ट्रेलिया बाटे समुदाय निधि संचार रेडियो पत्रिका चेनसा फुटेको मेगाहर्ज वो प्रवासी नेपामी पिन्ट लक्षित याना प्रसारे ने वया चुङ्गु नेपाली संचार रेडियो याना चुना दिपी सक्ला हने बापी ज्याजो याना मी पिन्ट दुनुगुला निसे लस्कस अले हनावना दु थुगु ज्याजो लकतान लाकले अले जिखा सिक्पिन ज्याजो याका मी बिगेन टुला दु सिक्पिन याना चुङ्गु दु रेडियो पत्रिका चेनसा फुटेको मेगाहर्ज वो प्रवासी नेपामी पिन्ट लक्षित याना प्रसारे ने वया चुङ्गु नापांगु अनलाइन रेडियो नेपाली संचार रेडियो गहे बिस्का पावगु ज्याजो लकतान लाका अले लकतान लाका ज्याजोले दिस विभिन्न से लकटन लाका विभिन्न ठाबाय गतिविधि विभिन्न ज्याझोले लकटन लाका विभिन्न ज्याझोय गतिविधि छिकपिनि न्ह्यने तय वचनगु छिकपिसा शिवहेजिमा न पठुगु ज्याझोटा भटिजा निपु सङ्गु कठन निपु निपु सङ्गु लोगु हागु मेन छिकपिनि न्ह्यने लेचना वचनगु छिकपिसा शिवहेजुल थुगु ज्याझोया मु आजु थेगु न्ह्यवातेगु गतिविधि न्ह्यवाते छ यानसङ्गु गतिविधि त कघना छिकपिनि न्ह्यने न्ह्यबेगु थुगु ज्याझोय मु आजु नख थुगु ज्याझो छिकपिसा भिडियो पत्रिका चेन सफ्टको मेगाहर्जे निने छठेले याने हरेक वाया शनिबार स निने छपिटाया बुखतुका अथे अनचक लिसकया थुगु ज्याझो एता अस्ट्रेलिया प्रसारण ज्याझोङगु प्रवासी नेपामी पिन्टल छितेना प्रसारण ने वयसङ्गु नेपाली संचार रेडियो हरेक शुक्रबार निने छ जचिपा नेताइले निनेपैगु ज्याझो ख ज्याझो लकटा लागले जसं जेंजिनमे थौनो ज्याझो लकटा लाक जना छिकपिनि न्ह्यने आयोजना गुजुला न्याप्लेटे पकन चिकपिनचा शिवहे जुल वंगु शनिबार नेपा बेनिकुटे छगु बिस्का पाउगु ज्याझो या दथ्वी नेपाल भाषा संकिपा संगीत व म्युजिक भिडियो या त लक्षित याना विगत सोरपेर न्ह्यनिसे नेना वइछंगु पेज 3 बाछी पाउया नेवया पेज 3 नेपाल भाषा पीपल्स चोइस अवार्ड सिन्सस व सुइसोदया नामंकन ज्याझो निपुश्चंक सकता कलाकार संगीतकार व मिहालपिनी दथ्वी टजिके कोचागु जुल जिसा सोया वैचुना गुडू खना वैचुना गुडू विभिन्न संकीपा क्षेत्र गठे के हिंदी संकीपा क्षेत्र जी सिने अवार्ड नेपाल संकीपा क्षेत्र ना विभिन्न कठाया अवार्ड टाई निशे सुरु दुई ढुंगो गुडू थजागु अवार्ड याना उगु संकीपा मिगासुया ठौ ठौ सुया कने विकास सुत तिगो न ब्याचंगु दु नाप थुगु अवार्ड उगु सिने क्षेत्र डरंगु हपान ब्याव चंगु तिसं खने दु यनिनमे थोपे श्री अवार्ड खला न्ह्यजि थिगु नेपाल भाषा संकीपा बारे छुपटी जा ख पनि न्ह्य न्ह्यपे मासुगु दु नेपाल भाषा संकीपा क्षेत्र बारे खलाउ खसा नेपाल भाषा संकीपा क्षेत्र र दुवाले सयु खसा थु नेपाल भाषा संकीपा क्षेत्र न 25 द ठंगु अवस्था जो न्ह्यने दु उक्न तिनी तिस नेपाल भाषा सिने क्षेत्र सिल्भर जुब्ली न टजिक हनेगु जुल थु नेपाल भाषा संकीपा क्षेत्र न एकोहे प्रतिभावान कलाकार त प्रतिभावान संगीतकार त प्रतिभावान मिहाली मिपि एकोहे प्याउले जिमा तर वेक अप इन त हनीगु वेक अप इन त सम्मान यागु ज्या चाहिँ उले ज्या चंगु थु इले टक खने मरु कला बुलु बुलु नेपाल भाषा संकीपा क्षेत्र न ज्ञान चोरबी कलाकार त हनीगु ज्या वेक अप इन त प्रशान्त बिगु ज्या न बिस्तारै बिस्तारै सुरु जुगु दु दसु यनिति उक्न तिनी जे कलाकार राम चाहिँ हनी रका न वेक अप इन छ कलाकार त सम्मान यागु ज्या न सक्ता कलाकार त निवामी मिले ज्या संकीपा क्षेत्र ज्ञान चुनाव दिव्य कलाकार हनीगु ज्यान बुलुम बुनु सुगुर जुगु अवस्था दु छगु सिगे चोछा बगु होल लेटा बहु अवस्था ख थुख जि बिनि न्ह्यने छान न्ह्यस न सँग धाइछिनी थौ जुगु न्ह्यने पेस्ट्री नेपाल भाषा पीपल चोइस अवार्ड जिनसस व सुइसुद जौ न्ह्यने वइचंग दु नेपाल भाषा खेले ज्ञान चुनाव दिपि सक्ता कलाकार संगीतकार मेहाली पिनिगु मूल्यांकन मजुगु इले विगत सोर पेर न्ह्यने से पेस्ट्री नेपाल भाषा पीपल चोइस अवार्ड नेपाल भाषा सिदि क्षेत्र ज्ञान चुनाव दिपि कलाकार त हनीगु व कलाकार त सँग न चंगु जायत मूल्यांकन यागु मेल सकिन्छ याना चंगु ज्या खैत मूल्यांकन यागु आजु कठ पेस्ट्री नेपाल भाषा पीपल्स चोइस अवार्ड जिगु न्यने हगुडो जी सोले हो पीपल्स चोइस अवार्ड आ संगीतकार कलाकार पिनिगु छगु हौसला बोलिन किगु व वेक अप इन्ट प्रेरणा बिगु जान याइ ए जुने जी तुगु ज्याजो लखटलाका मार्फत सक्ता कलाकार संगीतकार थु ज्याजो न्यासम दिपे सकल न्यवा तेत चाहिँ छु इना पिया रासिने वेक अप इन्छन पेस्ट्री नेपाल भाषा पीपल्स चोइस अवार्ड यात थयु ठसा गुकठ ग्वालिया फै उकठ ग्वालियाना पेस्ट्री पीपल्स चोइस अवार्ड यात बोलिनकिगु ज्या जे सक्ता न्यवातेगु खडा खाना जी थुय ज्याजो लखटलाका मार्फत चिकपिन्ट थायना चनगु छुल जसे ज्या जिने मे थौ ज्याजो लखटलाकाले जी थु पेस्ट्री नेपाल भाषा पीपल्स चोइस अवार्ड या नामंकम ज्याजोले लखटलाका उगु ज्याजो या गतिविधि नप पेस्ट्री पीपल्स चोइस अवार्ड बुटिका डीपी विभिन्न कलाकार मेचोमे पिनेगु भाजु मेजु पिनेगु न स चोना चिकपिन झने वे चनगु छुल ज्याजो लखटलाका स ज्याजो याकि न छपो हिपु सङ मे चिकपिन झने टेटना मेटे न जे चिकपिन छगु छु जानकारी बिरासनि थौनि से जे चिकपिन त पीपल्स चोइस अवार्ड नोमिनेसन लागु मेट सचि कठ ज्याजो लखटलाका मार्फत पिन झने तया वनेगु बचाउन बेचन फे खया त जे थौनि से सुरुवात नै याना छ तकले हापा जे थौ चिकपिन त उत्कृष्ट मिज हपा निवासले दुठ्याके तालागु मिङमा शेर्पा हालादिगु यम छ येकुम छ रहागु हिपुसङगु लोकवागु मे चिकपिन झने टेटनगु जुल अलि जे थोमे सकटा कलाकार संगीतकार व प्याखमो पिन्ट विशेष सेना पेस्ट्री बाची पौया सम्पादक व थु अवार्ड या कजी दर्शन वीर साक्या त वेकयु जाय त सामान्य से वेकट देखना सुना ज्याजो लख्तना लस्को साले हना बना दो रिपोर्टिंग में रंगा जैसे ने मेरे सिक्के नकली नहीं दिला सेल्स ट्री पीपल्स वाइस अवार्ड चिंचा सा वस्ती सदे नामांकन जाजोले उत्कृष्ट मिजो हपा साले डिटेक्टर तालागु में यम छ येकुम छ अलि सिक्पिन छ नक्टिन हेरे टिनी अन्दु खछ सिक्पिन छ निनचंगु दु रेडियो पत्रिका सेन सफ्टी खु मेगाहर्ज हो प्रवासी नेपामी पिन्टे लचितेना प्रसारण नेज चंगु नापांगु रेडियो नेपाली संचार रेडियो पाखे ज्याजो लक्ताला काली जिका सिक्पिन ज्याजु न्या कमे बिगन टु लाडर थौ जिन सिक्पिन त पेस्ट्री नेपाल भाषा पीपल्स वाइस अवार्ड चिन्छ छ व स्वीसोदया ज्याजोले लक्नालाका उगु ज्याजो या गतिविधि सिक्मिन याने तया वचन गुजुल नपा जे सिक्मिन दसगु छु जानकारी बिरासिने पेज श्री नेपाल भाषा पीपल चोइस अवार्ड थिन्छ छ व श्री सोडे या रेडियो पत्रिका चेनस अफ फटिको मेगाहर मीडिया पार्टनर कठन सिक्मिन याने व चोन गु जुने तिसा ठुगु रेडियो पत्रिका चेनस अफ फटिको मेगाहर ज यागु विभिन्न ज्याजो पाखेन तो पीपल चोइस अवार्ड या छु छु गतिविधि सिक्मिन याने तया वचन गु सिक्मिन जा सियो जिमा जेनेमी पेज श्री पीपल चोइस अवार्ड दे छु छु समूह नोमिनेट जुगु दु गुगु विधायक नामांकन ज्याजोले दुठ्यागु दु ठिके बारे छि खलाबले या पाखे हुने नकले ना पाच शिव हेजुला संगीत समूह अले म्यूजिक वीडियो समूह सकिबा समूह ढका सुंगु बिरेट तिथि कठ ख घना वेकअप इन्छ पेज 3 पीपल्स चोइस अवार्ड 300 व श्री सुद वेकअप इन्छ घोषणा याको छु ल जस जेनेमी आ रासा जी सिकपिन्त तो संगीत विधाले छुछु ना दुठ्यागु दु छुछु मे दुठ्याक टाला गु दु छुछु नामंकन ज्याजुले दुठ्याक टाला गु दु वेकअप इन गु नोमिनेशन गु कठ दुठ्यागु दु उगु नोमिनेशन येने पाखे हुने ज्याजु लक्टा लकले उत्कृष्ट संगीत अमर अवसरमा लोमन के धयान गोविन्द ह्युमत मिखाको जगु मनराज नकमी दुख जागु बाख रीता महर्जन यवा यवा उत्कृष्ट जो मे सानबाबु महर्जन व दीपा महर्जन छङ्गु लागि हे जी सुमन कपाली व रत्न शोभा महर्जन नायकने जक मखु जुजु बज्राचार्य व दीपा महर्जन मतिना यानागु रीता महर्जन व मिङमा शेर्पा य म छ उत्कृष्ट मिसा स हपा नेवास विजया गिरी छुधका सचेगु मारुति भण्डारी धुख शर्मिला मगर जिगु जिन्दगी शिला विष्ट जिगो धैगो छुदु उत्कृष्ट मिजस धन बहादुर गोपाली लो मनके धयान संजीव प्रधान एक छक सानु बाबु महर्जन जिगु जीवन सतीश महर्जन छंगु सुखे उत्कृष्ट मिजस हपा नेवास मिङमा शेर्पा यो म छ राजन छेत्री छ जित राजेश पायल राय या यतकी सात सिंह छ योगु धका उत्कृष्ट संगीत संयोजक हरिशरण स्वामी सोसा छ सोला धाला जीवित जलमी मिखा को जगु मनोज राज भंडारी सीमा कच्चा संतोष महर्जन यवा यवा उत्कृष्ट मेचा जी यम गजब खत मतिना निर्मल मन सीमा कच्चा उत्कृष्ट नव प्रतिभा राजेश महर्जन तुयुगु खाले सोना महर्जन छुजुला सुमन तुलाधर सुखया मगस स्वस्ति महर्जन यको यको ख उत्कृष्ट मे चोमी विनय राजोपाध्याय खग दुख निर्मल रत्न शाक्य स्वमिखा जिताय संगरत्न शाक्य छन्त खनेव तव मरु सीमा कच्चा उत्कृष्ट मिसा स निशा देशा जीवन ज ख रीमा गुरुङ होडा जी यम रीता महर्जन यवा यवा संगीता स्वाक्य मिखा को जगु निना दिला सिक्पिन्छ संगीत समूहले दुठ्यागु नामाङ्कन ज्याजोय नाथल वेकअप इन्छ गु संगीत समूहले जिगु विदा शिर्पा बेगु निर्णय आगुण जुल टुकुठ स्वयं खसा आ संगीत क्षेत्र ज्ञानचन दिपे कलाकार टेट संगीत क्षेत्र संरचन दिपे कलाकार टेट छगु ऊर्जा कठ जु धैगु जि आशा हो फलसना कायचुना छारासिन वेकअप इन्छ उत्कृष्ट मिजस उत्कृष्ट मिसा स विभिन्न संगीतकार संगीत संयोजन मे सोमी जो मे स मिसा स हपा मिजस हपा नेवास नव प्रतिभा व बालागु मिचा ढका वेकअप इन्छ ठुगु विदा वेकअप इन्छ टगु दु छगु सिके निपु सुङ व चुथा बगु जान ख जसे जेनेमी हन मेगु विद्या पाखे छकन हुने मेगु विद्या धयु म्युजिक भिडियो समूह पाखे न वेक अप इन्सम नेपाल भाषा खेले प्यावै चंगु नेपाल भाषा या म्युजिक क्षेत्र या तना कगा आज कठ उगु क्षेत्र या तना बोलंग्यु आज कठ वेक अप इन्सम छगु ठो विद्या न छुट्याको जुल जस आदासा छिस म्युजिक भिडियो समूह खे पीपल्स श्री नेपाल भाषा पीपल चोइस अवार्ड थिन्छ छ व श्री सोड नामंकन ज्याजोले गुगु ठ दुठ्याको दु वेक अप इनको नामंकन येने पाखे हुने ज्याजो लक्टा लकले उत्कृष्ट सम्पादन म्युजिक भिडियो इन्द्र मानन्दर बसन्त या लस जितेन्द्र महर्जन छन्त खनेव रकी धासु ब्रिवने तेनाला सुमन महर्जन स्वा छफो उत्कृष्ट क्यामेरा पर्सन म्युजिक भिडियो भाइ काजी महर्जन छन्त खनेव केशव महर्जन विवने तेनाला रवि सामी आय चुङ्गु मिथा सुमन महर्जन श्री श्री फस उत्कृष्ट निर्देशक म्युजिक भिडियो लुज सिंह हिति कया रामकृष्ण खड्गी आय चुङ्गु मिथा सूरज महर्जन सुमधुको ताक सोया तिरस महर्जन सन्त खनेव उत्कृष्ट समा म्युजिक भिडियो भुइँ तेनाला वेकायन वेकायन छ वैको आशय दसु चञ्चल चञ्चल चकली झिपी जितएका सीमा कच्चा उत्कृष्ट कोरियोग्राफी म्युजिक भिडियो बसुराम सङ्गो ढाँचा भुवन श्रेष्ठ श्री श्री फस मोहन व्यञ्जनकार सुखरे थो मतिना सूरज महर्जन भुइँ तेनाला उत्कृष्ट मिजा मॉडल कर्म साख्य जिताइएका कृष्ण सुमधुको ताक सोया सूरज व्यञ्जनका विवने तेनाला सुरेन्द्र महर्जन हन्त खनेव उत्कृष्ट मिसा मॉडल आशिषमा नकमी विवने तेनाला भिन्तुना जोशी एभुया चुङ्गु मिख्या दिपा साख्य सुमधुको ताक सोया सृजना श्रेष्ठ लुमङ्का खोया चोसा उत्कृष्ट म्युजिक भिडियो विवने तेनाला वेकायन वेकायन छवैको आशय दसु श्री श्री फस छन यल जिन यल सुमधुको ताक सोया हिसी जागु पह निना दिला छिक्पिन्छ संगीत समूह व म्युजिक समूह या नाधल ठो नाधल निना जिताउन सिके झि पुस्न सुन थारे छोको उत्सवी रूपे झि ठुट काइचन उठु सकटा कलाकार तेस सकटा निवा तेस न पेज थ्री नेपाल भाषा पिपल्स वाइज एवार्ड एट धेरै बल्ला कासा कठ मकासे ठुट छोको उत्सवी रूपे जिसा कायमा धकान ठोको ज्याजो लक्टन लाका मार्फत छिक्पिन त आह्वान नै यना चुना छारा छिने ठोछोको धेरै बल्ला कासा मको ठोछोको सुनासित ट्याकेको सुनासित बुकीको छोको कासा मको ठोछोको नेपाल भाषा खेले छोको नुगु आयाम ठप्पे जुगु नु उत्सवी कासा अझ ठो बालक चाहे अझ ठुट हपा जुए रहेको जी आशा हो भन्न सकेको छैन यति नै श्री नेपाल भाषा पिपल्स चोइस एवार्ड थिन्छे दुठ्यापे सक्टा कलाकार त्यसमा नोमिनेसन ल्याएर हुँगा वेकअप इन्स गुकुठ ठाउँको विचार पङ्क दिल भिजेको अनुभव जिल्ल र वेकअप इन्स गुकुठ भोट अपिलान दिल थि ओ यिने पाखे हुने ज्याजो लक्ट लक्कले लस्को छ खाना बना डु थो ज्याजो लक्ट लक्कले थो पेस्ट्री एवार्ड नोमिनेसन लागु डु अनुभव छ खाना रहेछ नोमिनेसन जियाले खुसी पक्का जुए जन खुसी हेतु तर नाफियो लिन सङ्गीत जुए एवार्डको यो खुसी नोमिनेसन लावे थो त मेपिन त कोची पास पिन्डु खुसी जुया चौँ है ऊ अवार्ड चाहिँ नेपाल भाषा सङ्गीत क्षेत्रीय र सङ्गीत क्षेत्रीय ज्ञान जनादिपी कलाकार चाहिँ यो हपा बितेछु जित चाहिँ छुलगे जो दासा सङ्गीत भएको विषय छौँ छौ कम्पिटिसन एउटा चिज विषय मुख्य तर थुके छौ छिटक्को कलाकार पास पिन्छ छौ उत्सवी रूपे कामा ऊ खना चुना ताकि छि प्रतिस्पर्धी थिए म जोसे सु लानाली खुसी अक्को खुसी न जुइमा मरु सु म लानाली दुखी जुइमा हुन मरु थुके त सब रुपे कयाली झिने झिना हुन माथे चौ अलिपाङ्गुले रेडियो उपत्यका 87.6 हो अस्ट्रेलिया प्रसारण ज्याचोङको नेपाली संचार रेडियो नियन्त्रण टिपी भाजु मेजुपिन चाहिँ भोटिङ अपिल छ जिन्दकको निनामी भाजु मेजुपिन जी चाहिँ सङ्गीतकार मनराजा नकमी जी चाहिँ सङ्गीत नोमिनेसन लाओ झुली जीको निम्ति चाहिँ भोट ब्याबी त दर्ता मजुजु कारण होइन विभिन्न कारण नोमिनेसन मलाओ जिउ लाइफ फर्स्ट टाइम नोमिनेसन लाउने एकदमै खुसी लैजु लेताउँदु त्यही मात्रै ढिउली पायो खख तर एटलिस्ट जितौ वो क्याटेगोरी ला त ता लाउने थियो एकदमै खुसी रेडियो उपत्यका 87.6 हो अस्ट्रेलिया प्रसारण जसँग नेपाली संचार रेडियो नियन्त्रण टिभी भाजु म्युजिक इन्टरनेट मार्फत न भोटिङ या उठाउदु भोटिङ अपिलियाले त छिन टाइम छिपिन छ न पाँच छ जित एक दिउदु ला जो ग्याप न यो कुजुदु वे ग्याप पु वंकी त जि नेवा म्युजिक भिडियो ला सो पुतक या न एक वर्ष भित्र आथे भाद्र एक गते नि नेवा प्याखन या ति नउदु फर्स्ट टाइम जि थो रेडियो मार्फत तै छन गुदु फुक्साना जित एकदमै अप्रिशिएट या इन्टरनेट पाखे फेसबुक पाखे वे जुनी आजै थो टाइम ख जित सपोर्ट या बटी होपफुली यु गाइस विल सपोर्ट मी डाक्टर न पाँच छ जित लस्को सले खाना बनादु ज्याजो लक्न लाकले धन्यवाद पेज थ्री एवार्ड नोमिनेसन लागु थियो अनुभव छ पेज थ्री एवार्ड चाहिँ नोमिनेसन लाउला यो लेटा खाया झुला मलाई थाहा छ कि चाहिँ नि एनालाइटिकल जजमेन्ट हिसाबमा चाहिँ नि पुग्ने नापासिबेन अझ बाँलक जुया वञ्चौली चाहिँ नि फिला लेटर फाँच भन्ने पिपल्स सेज एवार्ड ठाउँ एवार्ड चाहिँ युवा खेल संरचना दिपी भाजी म्युजिपी कलाकार पनि निर्देशक पनि संगीतकार त छु ग्वालियर छु ठुकी चाहिँ छौ मोटिभेसनल फ्याक्ट्री चाहिँ नि सुरुवात यही छ चाहिँ नि ठुकी यहाँ एवार्ड सेरोमनी दियो चाहिँ नि पिपल चोइस ला झन् मेन बेस लाइन प्लेटफर्म बिवेब खजुला मलाई पिपल चोइस एवार्ड लाउली चाहिँ ठुकी मोटिभेट फ्याक्ट्री गेना जुइ धा चाहिँ नि एवार्ड त्यहाँ नजको म कि ठुकी नोमिनेसन ला म चाहिँ नि छौ नेवा खेले यक्कुस्या अब थाउ फिल्म त जुल म्युजिक भिडियो त जुल किन प्लेटफर्म म रहेछौँ हिसाबमा थन छौ अवेरनेस हिसाबमा थन प्लेटफर्ममै ला साठ छौ प्लेटफर्म हौसला चाहिँ नि एकै प्रधान जु जुली चाहिँ नि ठुकी अझ बाँलको सेका बाँलको वे दस झन् अझ मोटिभेसन फ्याक्टर एवार्ड जुझ ल एकै बाँला रेडियो पत्रिका 87.6 वो अस्ट्रेलिया प्रसारण जाचुङ नेपाली संचार रेडियो यसलाई तिमी भाजु मेजु पिन्ड चाहिँ भोटिङ अपिल अनिस जुठो पिपल्स चोइस एवार्ड लाउली चाहिँ नि जु एज अ निर्देशन क्याटेगोरी चाहिँ नि सेलेक्सन लाउली छिक्पीसँग चाहिँ नि ठुकी भोट बिहा ग्वाली अनिसँग त्यो चाहिँ नि लस्कस्टु ज्याजो लक्ठा लाकले पेज थ्री नोमिनेसन छु म्युजिक भिडियो नोमिनेट जुग्रो अनुभव कहाँ दिन्छ सिके लेता म्युजिक भिडियोले लाउँदु मलाई प्याक्ने नलै मलाई आछु मानि प्रोग्राम अझै सुरु ज्याचौँ तिनी मलाई बाँकी त नि उसे अलिक एकदमै खुसी लागिरहेको छ जो एकदम बाला म्युजिक भिडियो चाहिँ ओके नोमिनेसन लाउँदु थ्याङ्कु पेज थ्री अवार्ड चाहिँ युवा खेल संरचना कलाकार भाजन म्युजिक भिडियो चाहिँ गयौँ त्यो बितेछ एकदमै बाला जिउलाई नपायो नि इच्छा जी छ नि हामीले हिन्दी फिल्म यो एवार्ड त झिसा सुहाएछ नि अझै हामीले दर्शन दाई पनि त जिउ डाइरेक्टर पनि त धाएको छ जिउको नेवा इन्डस्ट्री चाहिँ एवार्ड ठ्या मजुर गा चाहिँ हामीले धाएको छ तर दर्शन दाई न चाहिँ जिउ मने त इच्छा पुवङ्गा मिलो धाइदिन्छ जिउ जी ओ टाइम एकदमै खुसी न दुःख छ लास्ट टाइम युपटीले चाहिँ बेस्ट एक्ट्रेस एवार्ड धा चाहिँ जिए क्यान खन काला त एकदमै हेर्नु छ खै औ चाहिँ ज्याचुरी माछा छ थेजुली मन्त्री छ मेहनत न यहाँ यहाँ हो नि छ नोमिनेसन ल्यामा छ त्यामा र हिसाब छ दुई म र थै एजुली चाहिँ खै प्रोग्राम चाहिँ थियो अवार्ड प्रोग्राम चाहिँ ज्याचुरी मा रहेछ रेडियो उपत्यका 87.6 हो नेपाली संचार रेडियो अस्ट्रेलिया यहाँ तिमी भाजु मेजु पिन्ड चाहिँ इन्टरनेट मार्फत नै छिपिन्ट भोटिङ यहाँ भोटिङ अपिल छ अस्ट्रेलिया जिउ पासी न यो कुएदु मलाई दिएका देवी पासी यो कुएदु जी वेक अपिन त ध्या रेडियो उपत्यका हो अस्ट्रेलिया जुबी पासी त जी थुए ध्या कि त वेक अपिन छ एका छौँ त विदेशै जना न वेक अपिन छ मतलब युट्युब मार्फत जिउपट्टि म्युजिक भिडियो त जिउ हात सुहाएछ न दिएका दिएको दु जी आशा या जी मेहनत यहाँ नचन त जिउ मेहनत खेर न विभिन्न संगीतकार विभिन्न निर्देशक टेगु ढापो आरा साहना सब निपु सङ्गु लोगोहाको मे पावर ठुमे सीमा कच्चा एल्बम छ ठन्त खने व निपु सङ्गु मे छिक बिहान टेट नगु जुल अलि फमे बारे खलाय मा छ उत्कृष्ट मे चोमी निज मोडेल व निर्देशक सम्पादने पेज श्री नेपाल भाषा पीपल चोइस छिन्छ छ व श्री सोरे नामक ज्याजुले दुटा तालाको मे ख यना दिस नेपाल भाषा छगु लोगोहाको निपु सङ्गु मे ज्याजु लक्न छ छगुमग सा छंत खने वो छगुमग सा मिख प्याखुला भी छंत खने वो छगुमग सा मिख प्याखुला भी तीना ते गुनु गलुखा छठू है चला भी छंत खने वो छगुमग सा जकम खोज लेना नीले जकम खोज लेना लपचा थे मन बोया भी नीले जकम खोज लेना लपचा थे मन बोया भी जाले न तके नी थे जाले न्या तके नी थे मीखा छंके तके ना भी मीखा छंके तके नी मीखा छंके तके नी छंत खने वो Sungu mati naya beg, sula sungu mati naya beg, sumadu pase boya bi, sula sungu mati naya beg, sumadu pase boya bi, jaka sungu lagta, jaka sungu Chattu rangi changi juyabi Rangi changi juyabi Chanta khanewa chagu magsa Chanta khanewa chagu magsa Mikha pyakha ulabi Chanta khanewa Sagumagsa, mikha pyakho labi, tina te gungalukha, chathu he chalabi, chanta khaneo, sagumagsa. The station with the best music. Best music. I love the music. In your face, all over the place. We're online 24/7. You're listening to the hottest internet station. Nepali Sanchar Radio Station. Chikvicha Anilatra Digadu Pravasi Nepali Teta Lakshit Yana Prasar Niyatagu. Napangu Radio, Nepali Sanchar Radio, Australia Baki. Pravasi Nepali Punta Lakshitana, Pasaran Jatsungu. Napangu Online Radio, Nepali Sanchar Radio Baki. Nibusongo me or Bataka good depart and Gahana Saka Sigmund Lasco Salahanavana do, Jazo Lakta Lakasa, Sigmund Yasongo do, Radio Patekas in a Safetico Megahertzu, Nepali Sanchar Radio, Jazo Lakta Laka, Alejika, Sigmund Yakami, began to ladder, Unzisa, Sigmunda, Ukno Wongu Sunibar, Nepal Banquet Jugu, Base Tree, Nepal Basa People's Choice Award, Jinsasa was Sudaya, Namukun Jazo Lakta Laka, Ujazo, Katibidi, Sigmund Tripula, Tipanya, Jin Sigmunda, Sangit Samoa, Music Pido Samoa, Barret, Subutiza Kawa, Ugu Samonapo, Sapu Dupini, Montegu, Hapu Sigmund. Jasa Arasa Jin Sikunta. Sankipa somewhere by the Subutiza Kalat Nogro. Never pass Sankipa Chitra Kalam Kasana, Shilu Nishi, Suruzugo to Sankipa Chitra, Potis Don Dego Dumudu, Tuzule, Vivina Kalakatana Wogu. Wake up in Tego Honigo, wake up in Jacquetta Samaniago Azukata, B3 Nepal Wasa, People's Choice Awarna, to go somewhere to Tagula, Pagan Hapa, to somewhere, Nadala, Namankun Jazole, Gukutan to Tauka, Wunyan Pakhone, Jazu, Lakta Lakali. उत्कृष्ट सकिपा जिगु मिखाया न्ह्याने एक महिना छुट्टी होइछु माया जुछिला तो पानबती खमा मुगुगा जितमो खन्यना छकनगन ताला उत्कृष्ट कोरियोग्राफी विनोद बज्राचार्य सुला सुला छहे मधुसा भोगेन्द्र मानन्द वछु गली पानबती भुवन श्रेष्ठ ए रत्नकाजी पानबती रुपिन डंगोल मयोजित पानबती उत्कृष्ट संपादन दीपक बस्ने माया धीरज श्रेष्ठ थमम हुगुगा देवल लिकै धका उही जुइन कि छु सुनील कृष्ण ताम्राकार जिपिं बदमाश मकु सुनील कृष्ण ताम्राकार पानबती उत्कृष्ट स्क्रीन प्ले आर्यन नकामी माया शंकर खड़की हमा मुगुगा वो ना मंदिर सुरेंद्र तुलाधर जिगु मिखाया न्होने सुरेश बद्राचार्य इहिपा उत्कृष्ट संवाद आर्यन नकामी माया राजेश मान सिंह चंद्रमान शंकर खड्गी थमम हुगुगा सुरेंद्र तुलाधर जिगु मिखाया न्योने उत्कृष्ट बाल कलाकार आर्यन नकामी माया नस्वा जोशी मतिनाया स्वान श्रेष्ठ राज भंडारी माया सृजन शाही थमम हुगुगा उत्कृष्ट कलाकार हास्य भूमिका हृदय प्रसाद मिश्र पानवती राजू महर्जन जीपी बदमाश मखु रूपेन्द्र श्रेष्ठ चंद्रमान शेखर शाही मतिना यस्वान उत्कृष्ट कलाकार खल भूमिका मीरा माली थमम हुगुगा सुनीता ठाकुर जिगुमिखाया न्योने सुरेंद्र तुलाधर जिगुमिखाया न्योने स्वतंत्र महर्जन इहिपा उत्कृष्ट मिसा कलाकार सह भूमिका नगिना जोशी बाला मैजु नारायण देवी प्रधान पानवती शकुंतला राजकर्णिकार माया सुनीता राज भंडारी धासा पत्या मजु उत्कृष्ट मिजा कलाकार सह भूमिका गणेश राम लाछी माया गौतम रत्न तुलाधर बाला मेजु मदन दास श्रेष्ठ माया राजेन्द्र मान शाक्य जिगुमिखाया न्योने उत्कृष्ट निर्देशक आर्यन नकामी सुनीता राज भंडारी माया रवि डंगोल वमिसा रविन्द्र शाही थमम हुगुगा सुरेन्द्र तुलाधर पानवती उत्कृष्ट मिज नव कलाकार मु भूमिका विनोद श्रेष्ठ पानवती हरि तण्डुकार जिपी बदमास मखु नरोत्तम मानन्द निर्जला राजकुमार श्रेष्ठ सहे मधुसा उत्कृष्ट मिसा नव कलाकार मु भूमिका विनिका महर्जन वमिसा रुबिना महर्जन थमम हुगुगा सबिना महर्जन मतिना यस्वान सनम शाक्य पानवती उत्कृष्ट क्यामेरा पर्सन लुजा सिंह छहे मधुसा मदन महर्जन थमम हुगुगा रत्न कार्के सुमन तण्डकार पानवती सुमन महर्जन माया उत्कृष्ट मिजा कलाकार मु भूमिका आर्यन नकामी धासा पत्या मजूर किशोर कुमार शाही थमम हुगुगा कुमार कार्की चंद्रमान सुरेन्द्र तुलाधर जिगुमिखाया न्योने उत्कृष्ट मिसा कलाकार मु भूमिका मंजु श्रेष्ठ चंद्रमान मेलिना मानन्दर बाला मेजु मीरा माली छहे मधुसा सनम शाक्य पानवती ओरिजिनल साउंड ट्रैक छति यम वमिसा छि मुसु मुसु निला थमम हुगुगा मयो जित पानवती राजमती वछिला माया निहा दिला सुचुन्य संकेपा लाउडु र मिजौ कलाकार मु भूमिका सुचुलाट वेकअप इन्छ मुख्य थिम्नेगु विधायक ख घना संकेपा क्षेत्र एटा एवार्ड देछागु निर्णय आगु जुल ठोछो निपुसुङ व लस्ता जागु खन जुल हे जे जिने मे पेज 3 नेपाल भाषा पीपल सोसि एवार्ड जिन्छ छ सुइ सदे नामङ्कन ज्याझोले थाई दिपे कलाकार देगु ढापु छकन नि पाखे हुने वेकअप इनगु नामङ्कन ज्याझोले डुठ्या रंगा वेकअप इनगु अनुभव नि पाखे हुने ज्याझो लक्न लकले लकले ना पाछिर लस्को चले खडा बना दु ज्याझो लक्न लकले यो के गो सुवादो अथो पेज 3 आई एम नोमिनेशन ए छिगु नोमिनेशन लागु दु अरु अनुप सकरा दिसा ओ जियो नोमिनेशन लाउ रिवे जियो सो एकदमै त्याव बराबर है खाजी एकदमै जियो मन एकदमै लेतना त रो जियो खुशी परी सीमाए मरो मला अब यहाँ लिबे चाहिँ आ 22 गरे प्रोग्राम जितौ रो ओके आज का सुवेजी बे गेजी खा तर मन चाहिँ एकदमै लेतना त रो थयो अवार्ड चाहिँ युवा खेल संस्थान टिपी भाजु मेजु पिन्ट कलाकार चाहिँ गयो टिओ बिते छ अ थयो प्रोग्राम चाहिँ 3-4 वर्ष म के वर्ष पछि थयो प्रोग्राम जेतो छ युवा कलाकार त एकदमै थियो चाहिँ एकदमै मानाकै छ जाहिर इनर जीबी रेडियो जिगो रेडियो पत्रिका 10.6 हो अस्ट्रेलिया प्रसारण जाचंगो नेपाली संचार रेडियो निरन्तर टिभी भाजुमेजु पिण्ड चाहिँ फोटो बिल्स खानि एनालिस्ट छले आ जी रुपेन्द्र श्रेष्ठ का जी चन्द्रमान सकिबा पाखे चाहिँ हासी कलाकार यो विधा चाहिँ मनोरञ्जन जोगर के चाहिँ सिकबिन साथै भोरियाले त यो इनाबेना जन छिटो लस्को छले खाना बनादु ज्याजो लखटा लखले सुवा पेस्ट्री नोमिनेसन जिगो दु अनुभव गर्नदिस अठो चाहिँ जी चाहिँ बानमती सकिबा पाखे चाहिँ वसोगले ठोसोगले मे पाखे चाहिँ कोर्ट बेस्ट कोरियोग्राफी चाहिँ जी नोमिनेसन जो एकदम खुशी लगाइसौँ नभए चाहिँ आठ नोमिनेसन लाए च्याउ चाहिँ छौ प्राइज कहिले चाहिँ ढा चाहिँ लगाइसौँ पेची अवार्ड थियो विभिन्न अवार्ड चाहिँ युवा खेल ज्ञान सोना देवी कलाकार हपा बिमलाई ठुलो पक्का खयो अवार्ड चाहिँ एक त कलाकार देव छिउ बढी हौसला बढाइजुल इन्करेजमेन्ट दिउजुल मलाई बालक या ढाँ ठाउँ डट आज मलासँग मलाई बिसँग लागिरहेको बढी हिसाबमा चाहिँ हपा देखिजुल लाभिसन हाम्रो डल्ला आङ्ला अलि बाले मजु बालक यामा रहेको छौ चाहिँ ऊ चाहिँ रेस्पोन्सिबिलिटी चाहिँ बढेछ अलिपाङ्गुले वा रेडियो प्रत्येक सो नेपाली संचार रेडियो टिभी भोटिङ अफिलियन्ट जी भवेन्द्र महेन्दर अहिले ठो पानपति सङ्कीपा पाखे ओसोगोली ठोसोगोली जी बेस्ट डान्स कोरियोग्राफर नोमिनेट हो फलासा डो छिपिनु पाखे चाहिँ ठोमिया सोइडिया चाहिँ जिट चाहिँ भोटिङ एन्डी रह्यो फलासा गाई छ नसुभा एकको सुभा छिटो सुभा छिटो लस्को छ हना बनाडु ज्याजो लकडाउन लाग एकको सुभा पेस्ट्रीले नोमिनेसन लाइन दिगु दु अनुभव सकनाले छ अत पेस्ट्री यान चोङ दिउर्गा देउपति सस्क लस्ताय खञ्जुल ओकेसन जी नोमिनेसन न लाउदु सह भूमिका मंगला नग्न नापाङको पेस्ट्रीले न जी सह भूमिका ट्याको खत याक म्याले अठुसिन लान्छ जौदु जिगु मिखाय न्याने त पेस्ट्री न गु यान चोङदु नेपाल भाषा या प्याखं खेले लगे जे चो पिन्द छ ऊर्जा गठन जे चोङदु यागु ज्या चाहिँ मेउ मेउ देसे जस तस्कै भव्य रूप जे ख कार्यक्रम थ कार्यक्रम न चाहिँ इटन कमजोरी थामे जे छ तस्कै बालक ज्या दु ख ओला जित चाहिँ आर्थिक रूप चाहिँ उली सबल मजो कारण ज्याजो चाहिँ तस्कै चोथ्या बहाउ अनुभव दिँदा हजुरहरू ठट्ठे निबली पर्ने जोचिने काट्यो भन्न सके थ्याङ्क यू अवार्ड चाहिँ जुन युवा खेल सनातना देवी कलाकार र युवा खेल सनातना देवी सङ्गीतकार मिने चोमीले अमी पिन्ड चाहिँ गिजको हप्पा बितेछ पक्का न छ सुरु गर्दा झी आँखा भुनि बुलाएन पहिला दोस्रो तेस्रो लाइट काट्यो नि ऊ अझै बिहुहरू काट्यो सुत हनी सुत पुरस्कार याहरू काट्यो पटिला ऊ बमेसित अथवा थप ऊर्जा रूपियाँ उनीहरू खर्छ यसरी बालक जाते कि बालक भिटल कि भुनि कि चाहिँ सम्मान जिउ खोनि रेडियो पत्रिका 10.6 हो अस्ट्रेलिया प्रसारण जाचङ्गो नेपाली संचार रेडियो निरन्तर टिभी भाजुमेजु पिण्ड चाहिँ पोटा बिलान्दिस पक्काएन ठुकुसी निकाउको थो पेस्ट्री आवाड होइन सब भूमिका चाहिँ जी चाहिँ मनोनयन लाउदो भलसाटो आजको फिल्म सोया दिसा सोया डिपिस जी यानको भूमिका अनि जी यानको अभिनय छिकपिन्द यो टाक जी अनि जित भट बिहादिस जी अपिलिया जीवन सुभा छिटो लस्को चले हना बनादु ज्याजो लकडाउन लाग्ले सुभा पेस्ट्री अवार्ड नोमिनेसन लागु अनुभव छ कारण थोजीको सेकेन्ड नोमिनेसन ख चोस्मेन नापाईपति पिपल्स चोइस फर्स्ट अवार्ड चाहिँ नि मिजा कलाकार नोमिनेट जो ख तर दुर्भाग्यवश यो टाइम चाहिँ पिने लाट थोपाले चाहिँ नि जी ठने दुने लाउदु दुन्न लाउदु अहिले जी देखेन धुगा नेपिसन जो खुसी लगाइजा हुन्थ्यो थियो अवार्ड चाहिँ नेवा खेल सन्तना तिमी कलाकार थियो नेवा खेल ज्ञान चुना तिमी कलाकार गयो हपा जुटे तरौ हप्पा जे छ तँ दर्शक त्यहाँसम्म लिएपछि जुल अहिले हिजो नि ठिकै यो कोटी भवि त्यहाँ ताकाजी त रेडियो पत्रिका 10.6 हो नेपाली संचार रेडियो अस्ट्रेलिया पाखे नेता टिभी भाजु मेजु पिण्ड चाहिँ जी भोट अपिनियन दिसला जी राजु महर्जन थोपाले जी हाँस्य कलाकार नोमिनेट जुदो जिउ प्याखसरी ढुङ्गो पिन्छ या जित यो पिन्छ जित भोटिङ याना दिप है याना दिसन त्यहाँ सुभाको सुभा लगले नपाउँछ लस्को साले खाना बनाउँदो ज्याजो लकडाउन लगले सुभा अनुभव कना दिसा पेस्ट्रीले उल्मसी बिदा नोमिनेट जुगु हय अनुभव छ कना दिसा उल्मसी जैनोडु एजोनी उल्मसी लाउडे जो उल्मसी बिराड गाडी जने लाउड यो आ सुरा मूल्याङ्कन यहाँनिर जज भिसम होला या सायद जाने बालाना यहाँनिरजी उल्मसी अब उपासना लाउँ मरो बजबजा लाउँ रसन दाई पनि छ मलाई सो वेक अप पनि छ अवार्ड निसुङ्गुटो ठिकै चाहिँ नेवा खेले ज्ञान चन्द्र देवी कलाकार सङ्गीतकार गुवाली दिँदैछौँ सु त्यो अभिथेछौँ ठुकै नेवा सङ्गीतकार देव लागि याउ कार्यक्रम गर हो नेवा कलाकार देव लागि याउ हो नेवा सङ्गीत पक्ष हो सङ्गीत खेल ठुकै लागि याउ हो त्यो एवार्ड दुवा हौसल भयो नि ठुकै जाने ठुकै जाने अवार्ड ट्याग ढुङ्गा अझ जस्तै यहाँतिर गौ न्याउ जग्गा लाउड हुँ होला अवार्ड ट्याग ढुङ्गा अझ जिम्मेवार थपेजी भयो जिम्मेवार थपेजी रह्यो हाम्रो ठुसी बालाउपट्टि लेबरजीले अझ अवार्ड ट्याकीमा आउनु जिउ भयो एक टेवा चाहिँ भयङ्कर दुई चुनौती थपेजलाई चुनौती चुनाव चुनौती या चिज म कि आफ्नो नेपाल भाषा खेले जाने झिसँग या म योगदान त जिमी कलाकार जुलो मलाई सङ्गीतमा खेले जाने जुन जुलो सङ्गीतमा जिन्देको पनि सङ्गीतमा सुङ्गु सुङ्गुली नोमिन्छन् जोडु सुङ्गुली उत्कृष्ट फिल्मै लाउडो अब के मतलब चाहिँ बालामा लाउ हिसाब जो होला मलाई मे हाल आलिपो निम्ले हाल उसेन बाला माल लिब्रि जने थोकराइब्रि जने जिम्मेवारी आठौँ रेडियो उपत्यका 8.6 हो अस्ट्रेलिया प्रसारण जाचङ नेपाली संचार रेडियो नियन्त्रणा टिभी भाजुमे जुपिन्छ चाहिँ सुरेन राईट चाहिँ गुगु ठाउँमा सिक्यो छ कलाकार छ निर्देशक स्वामी गुगु ठाउँमा सिक्यो जिरल तम आठौँ नाभल कलाकार आठौँ निर्देशक रूपमा अब मसियो सुरेन्द्र प्याखा देखियो गरेर हेरेको ल्याउने उसलेन ऊ नेपाल प्याखा देखियो लायो निर्देशक रूपमा अब मसियो अहिले अस्ट्रेलिया जो पश्चिम छ जस्तै यहाँ गङ्गा बारु नेमकुलजी तपाईँको एकदम जिउ सपोर्ट हो मलाई एकदम जिउ ग्वालमा यहाँहरू अस्ट्रेलिया एफएम लागि नेवा नियन्त्रणजी सक्नु सक्नुहुन्छ जिउ दुलाउने चाहिँ म चिनेर उसको फेरि पाएँ नाम नाम जिउ रेडियो उपत्यका रेडियोको झ्याउले माइ रेडियो रेडियो उपत्यका 8.6 हो नेपाली संचार नियन्त्रणा टिभी भाजी मेचो पिन्ड चाहिँ अनकिने दर्शन फाइदी उठे चाहिँ आर्थिक पिन्ड चाहिँ इन्टरनेट मार्फत न भोटिङ या भोटिङ अपिल छ यहाँ सक्छ भोट ज्यादा अझ लिपल लिपल जाने पछि प्याङमा देख्यो होसल बिहारी छ भोटियो आधार जिमी चाहिँ चुनेजी हो मलाई यो तिरपाल लटघाट आएको छ जिम्मेवारी अवश्य नै बनजी जे ल बन्यो लागि सकिसक इनाप्या यदि छिपिन्न थाले जिउ फिल्म पानबट्टी बालाउ खस जिउ मिखे झ्याउने बालाउ खस जिमी बदमास बालाउ खस जिरो जाने भोटियो छिटो लस्क साले हना बना दु ज्याजो लक्टा लकाले सुभा शिक्षामा पुलामा लोको हुमा गायक न ख बिकुराम श्रेष्ठ थौ थौ पीपल चोइस अवार्ड ज्याचंग दु गसे ताइ चंग दु थौ गु कार्यक्रम जु ख थौ हाबा जु जसा तस्के अथि जु आथुलि प जु सना थौ कार्यक्रम कलाकार तेगु मनि उत्साह बढाए थौ उत्साह बढाए लागि जेको मुख त कि ठुकि न मेमे पिन हुनु दिन कलाकार त यिको प्या होइ चोमी चुन प्या होइ ले त प्या होइ मे हाइ पिन प्या होइ गेना जिल थौ फल पुसा ताउ जुल भुया होइ यो क्या देनिका बिग्राम दै पाले ओ ठोक्ने यो पाते छु उठे छ यो क्या पाता आकाश जमिन सुयान यो को पाता जिमिन पाले अचित छ मरु कला हैन हनै न मरु हनि न हनि न मरु सुन मरु रेडुले हावा सन न बाजे दिदी दु तमलु हालिन छ भाइ लाइफ हालुमा न ट्र्याक स्याक ढेउडु न टेप डु न छुदु या छु रेडियो उपत्यका 8.6 हो नेपाली संचार रेडियो नियन्त्रणा टिपी अस्ट्रेलिया नियन्त्रणा टिपी भाजु मेजो पिन्ट चाहिँ बिग्राम दाई सल सुकुटा मेचेको यङ्गी खु छु छुमे यङ्गी रहेछ यो दाइले नुगले लुगु नुछु माया रे रत्न जिन छङ्के माया ओ माया रे रत्न जिन छङ्के माया छाला ननी बजी लुल छपाकल जित छाला ननी बजी लुल छपाकल जित बिल माया ब्युग स्वक बजिन माया ब्युग स्वकाजिना मा खुशे सुनर रत्ना जिना छके माया ओ माया रे रत्ना छके माया एक सुभा बिगुराम दाई जाजो लक्टलाकाले बोटिकाइ छु सहन्द त जी हान विशेष रूपे बिगुराम दाई लक्टलाका बिगुराम दाईको जीवनी हो बिगुराम दाईको खट ठुयो जाजो मार्फत टेगुर काजी छिटो बचन भ्याछ सुभा जाजो जी फुगु सहयोग जी सासुगु जी छिटा बि गे मुरुगु नेतिके धुन का काली बिदु छिउ देछन दास छिबु जान ज्ञान छ नि एकको सुभा छिटो तक्ला पाँच त लस्को सल खाना पना दु ज्याजो लक्टा लाकले हजुर लस्को सुभा निको खुशी छ पुसा या नदेको फेस वाडे ठो नामाङ्कन ज्याजो कोचाको जुल गुगु ठ ज्याजो कोचा त मला कोचा रंगा मन्ते प्रतिक्रिया छ गुगु ब्यादिला ओ ज्याजो ठो नोमिनेसन कोचा होला छ के अवार्ड कोचा सर ह खर्चा के ठुली प्रेसर बिल्ड अप जेसु दु के ठो प्रेसर दु रिलीज जु दुला आ नोमिनेसन या जिन चाहिँ नि डकुसिट न पा न इना पेनो ख कि स्वाभाविक रुपमा चाहिँ जिसो चाहिँ क्यामा त्यहाँ किन चाहिँ नि नुवाचको नि खय ख नोमिनेसन ने मला त ढ्याउ चाहिँ तस्क नुवा क्यु के मा अहिले छु खमहरू यहाँ पनि जिबिटी प्रोग्राम खुवाएको पाले मलाई चाहिँ मेरो पाले चाहिँ लागिरहेको छ कुत यहाँ बाँगा हो ठुसिन सिक्नु छ जुरी मेम्बर पनि चाहिँ पर्चाइ लुने टाइटको डो मलाई कारण छु घर झिसा मेमे अवार्ड चाहिँ जुरी झने भए चाहिँ यहाँ अपनी ज्यार खण्ड मूल्याङ्कन जुरी टेटा चाहिँ अनसिन टेले मलाई पर्चाइ लुने टेबल चाहिँ वेकअपनीको मूल्याङ्कन मजु खके छ म उबाट म जिउ चाहिँ जो नेपाल भाषा क्षेत्र भटिचा सीमित नजुल मलाई अलि झिँ चाहिँ भटिचा गइरहेछ दिमाग सिरेन नुग्न यो कस्तो चाहिँ भिन्डो नि भटिचा छु चिज उखे ठुके अथवा चाहिँ छु एकदम एक्साइट जुसा नै एक्सप्रेस याइले तस्क लाउडली एक्सप्रेस याइपिले छु भटिचा नुग छु साना एकदमै सोकाको ज्या चुनि टाइप इपी मनु छु चाहिँ नेचर उपकरण थैबी छुन आटो नोमिनेसन प्रोग्रामे चाहिँ नि नोमिनेट जियो मजु इले चाहिँ छिउसँग चाहिँ ठाउँ सेन्टिमेन्ट चाहिँ भटिचा ठाउँ नियन्त्रण त्यही भएर ठाकु ठे जिउ फिल जियो भए प्रेसर चाहिँ छु जुडी ख उयो चाहिँ पुङ्क हुने प्ले चाहिँ अब एक पनिसँग गयो मेहनत याना दुई दुई महिना मसी बिक छौ मिट यहाँ पुग झिक सोया निना यहाँ डोबरी चिज मलाई छौ मेहनत चाहिँ कदर बालक वेकअप इन्हें मूल्यांकन चीजों बालक या मुफे कारण थी चीजेंपटी सतर को जिम्मा होते चीजों खना थे बिहान हो युवा खेले जाना कलाकार युवा खेले जाना चुनौती संगीतकार मठुपी अथवा ठीक भावुक ढाटन कि खाता अठे ठीक मग भाव मठुपी अठे मुख्य सर्टेनली यहाँ छिने प्रोग्राम चलेम चौंधो छिटे चाहिए एकदम बामला में प्रोग्राम चलेम सुना कमेंट दिया साथ एसएमएस पाखे एसएमएस लाइक कोर्स चीज तैयारी याद हो मैं अठाई पत्र पत्रिका फॉर्म तो अब प्याव छंजुन प्याव हो हर एक नेपाल पत्रिका पिका जो लक्ष्य टारगेट टू सर्वे फार्म छो न अलग पिका नौ अलग इंटरनेट पाखे वेब पार्टनर nepal.com.np चाहिए वेब पाखे फोटिंग एप हुई अलग जुरी पर्सन भोटी जो नापा वो वो चाहिए मैनेज भोटिंग एप सीस्टम नापा नापा छग मोबाइल भोटिंग आज छ मोबाइल छिग ल्यापटप कोड ल्याउन खप्याउला उछु वो भटी चाहिँ भोटिङ या चाहिँ अझ वैधानिकता हेर्नको लागि चाहिँ नि छ मोबाइल चाहिँ नि झिसा चाहिँ एक छनु चाहिँ नि 10 वटा सम्म भोट चाहिँ झिसा भ्यालिड या नोड हो अछि त भोटिङ चाहिँ 15 दिन जु हिसाब छ मोबाइल चाहिँ एकदमै डाई हार्ड टाइम खर्च चाहिँ नि 15 दिन तक चाहिँ नि झुग्यो एसएमएस भोट चाहिँ एप है ओसे अब छ लिमिट न झिसा टोकेमा ल नभए चाहिँ अनलिमिटेड या नो कारण चाहिँ मनु त राति नै चना चाहिँ भोटिङ जको जे चाहिँ नि चाहिँ के पनि त नियन्त्रण टाइम आउट हुन्छ ना मोबाइल ले चाहिँ नि ठो बन्दिस चाहिँ झिसा त्यो हो इन्टरनेट पाखेन भोटिङ एपले चाहिँ अब झन् भोटी त सतर्कता अप्नाइ मानको कारण चाहिँ फेक युजर आइडी दिएका चाहिँ यो भोटिङ याद छ नि अब ठो कारण चाहिँ सोले चाहिँ पिपल्स चोइस है छौ प्रत्यक्ष असरलाई जुल्ने चाहिँ ट्विटर चाहिँ नियन्त्रण न्यायमार्गका चाहिँ छ कम्प्युटर यो आइपी एड्रेससँग चाहिँ भोटिङ वेबले डिफरेन्ट इमेल आइडी पाखेन चाहिँ न्याउसम्म जको क्यावरका चाहिँ यहाँ आलिपाङले रेडियो पत्रिका 1.6 हो नेपाली संचार रेडियो निरञ्जना दिपी हजुर मेजो पिन्ट चाहिँ ढ्यामण्डुगु पिपल्स चोइस अवार्ड बारे निन्मण्डुगु खछुन्दु छ ढ्यामण्डु खछुन्दु छ दाइस अ पिपल्स चोइस दवे छ अनि सारा नेवाटेस अथवा सारा आम नेवाटेस आम जनता चाहिँ यो पिण्ड लिएउ ख मलाई आठो जुरी चोइस यहाँ त उत्कृष्ट चार धा वै मगो जुरी जो सुई अवे जो भोटिङ हुने त्यसमा चाहिँ जुरी पाखे जो म चाहिँ आम जनता नै छिटो चाहिँ भाग काम फेकमा एकमा रह्यो हिसाबमा चाहिँ चिस यहाँ नजुल नेपालले दुबिनसँगलाई झन् ठिकै अप्सन्स छ डुन एसएमएस पाखे यहाँ सम्झेल पिना चाहिँ ऊ सुविधा म दही मरुन सिकेँ मलाई पिन चौबिससँग चाहिँ वेब मार्फत चाहिँ भोटिङ एप है फारम पिका नौ डु भोटियाना चाहिँ एकदम स्वच्छ मन अथवा यो पिण्ड चाहिँ सुख ऊ चाहिँ नेपसंग लोगों हागु में इन पाखियों ने जा जो गली छोचू गली मखाताया गली रे पनबती मैया न्याना वो जंगली सिंहया कली रे पनबती मैया न्याना वो जंगली सिंहया कली रे सिदुहाई कलियागु छन छन सलारे जिकु मन लाका छला वन सुरु सुरु रे जिकु मन लाका छला वन सुरु सुरु रे पिपल्स चोइस पेस्ट्री एवार्ड थियो न्याने वो मको ठुला मुक निवा खय त त्यो बिगो अले निवा खिले ज्ञानचना दिपी कलाकार तेटा हौसला बिगो आज कठ वेक अप पेज थियो न्याने वे चंगु ए जुनी जि सक्ता कलाकार तेते जि छगु छु इना बेरासिने चिपिनीगु रिठो अवार्ड लासा मलासा लाटा ढाका लेटागु अले मला ढाका दुख टागु ज्या बिन याना मति तना जि ठोय ज्याजु लक्ला क मारफट इना बेन जन ट्विटर धेने बोला कासा कठ मकासे ट्विटर छगु व्हाट्सएप रुपे चिपिसा काया टु पिपल्स चोइस एवार्ड तेटा टजिक कोजाकी ज्या पिनसन सात बी ढाका पलासना काया छना ठग मोबाइल पाखेन नि झिउ टक एसएमएस न याफै ठिकेगु नि ते एसएमएस याले छक एसएमएस य मु यरका टक जुइ एक कर रासा समावेश जुइ मकु 28 छिक मिस अनलाइन मार्फट भोटिङ या गस nepal.com.np लगइन न बिझ उगु अनलाइन भोटिङ न या न दि रखान भला सके छन आ वेगु भाद्र 22 गते पीपल्स चॉइस अवार्ड या बृहत ज्याजो जितेंगु दु बिझ उगु ज्याजो न पोतिकया पीपल्स चॉइस अवार्ड रेडी थका भला सके से ठौ ज्याजो जित सुठ लक न्याकिते ग्वालेन्डी म रेडियो पत्रिका सेनस फटिकु मेगाहर्ज बाके दीपक गुरुङ व अस्ट्रेलिया प्रसारण ज्याचंगु नेपाली संचार रेडियो बाके प्रमोद के सोनिया तनयकको शुभा देथासे हन मेगु वाले मेठा लकलाक मेगु ज्याजो जना वेगु बचन विषय ठौ ज्याजो लकलाक भाय हुनेगु जफनाचना आइत बा जेमा बा